www.attableek.com, the reviver of Iman. نحمده ونصلي على رسوله الكريم وعلى آله وأصحابه أجمعين. قال النبي صلى الله عليه وسلم: اتق الله حيثما كنت وأتبع السيئة الحسنة تمحوها وخالق الناس بخلق حسن، أو كما قال عليه الصلاة والسلام. دوستو، بزرگو اور عزیزو، نبی اکرم صلی اللہ علیہ وسلم کی طبیب روحانی بنا کے بھیجے گئے تھے. قرآن خود کہتا ہے وضرو ظاہر الاسم و باطن، ظاہری گناہوں کو چھوڑو اور باطنی گناہوں کو چھوڑو. معلوم ہوا کہ امراض دو قسم کے ہیں، بیماریاں دو قسم کی ہیں، گناہ دو قسم کے ہیں، ایک ظاہری ہے ایک باطنی. اللہ تعالیٰ ارشاد فرماتے ہیں وضرو ظاہر الاسم و باطن، اس کو زیادہ تقریب بھی نہیں سنی. انہوں نے ایک مدرسی معاور صاحب سے سنی تھی، وضرو ظاہر الاسم و باطن، ظاہری گناہوں کو نہیں چھوڑو اور باطنی گناہوں کو نہیں چھوڑو. ظاہری گناہ ظاہر ہیں اور باطنی گناہ کیا ہے؟ مجھے طرح یہ حسد ہے، کبر ہے، بغض ہے، کینا ہے، اس کا حضرت تھانی وغیرہ نے شمار کیا بتلایا ہے. ظاہری گناہ تو طبیب لوگ بتلاتے ہی رہتے ہیں، ظاہری ڈاکٹر لوگ، اور باطنی گناہ کو خود اللہ نے بیان فرمایا، اللہ کے رسول صلی اللہ علیہ وسلم نے بیان فرمایا، اور جو طبیبان باطنی ہیں وہ بھی اس کا ذکر فرماتے رہتے ہیں. قصد سبیل وغیرہ میں بھی اس کا ذکر ہے، باطنی گناہ. ایک مولانا کی بات یاد کرتا ہوں، کہتے ہیں ان کنتم تحبون اللہ فاتبعونی. اس آتا میں کسی دوسرے امام محمد احمد صاحب کہتے تھے میری اتباع کرو، ظاہری تعلیمات میں بھی اور باطنی تعلیمات میں بھی. حضرت فرماتے ہیں سنن ظاہرہ میں بھی اتباع کرو اور سنن باطنی میں بھی اتباع کرو. امام محمد احمد صاحب ظاہری گناہ واحد ہیں، اس میں باطنی گناہ کو بھی چھوڑو. میرے دوستو، بزرگو، نبی اکرم صلی اللہ علیہ وسلم روحانی بن طبیب بنا کے بھیجے گئے تھے، ان سے اتنی منقطع ہو چکا تھا. حضور اکبر صلی اللہ علیہ وسلم نے اس کو زندہ فرمایا، بنے کتنی جہالت تھی. اس دور کو دور جاہلیت کہا جاتا ہے، باقی چیزوں کو جانتے ہی نہیں تھے. کبر کی کیا مذمت ہے، حسد کی کیا مذمت ہے، قتل و قتال عام تھا، پرسا پرس سے انتقامی جذبہ رہتا تھا. نبی اکرم صلی اللہ علیہ وسلم نے آ کر کے ان تمام چیزوں کو دفع فرمایا، علاج فرمایا، جاہلیت سے نکالا اور دور عالمیت کو لے آئے. کمال کیا، سب سے بڑا کمال حضور صلی اللہ علیہ وسلم کا یہی ہے کہ جہل کے میدان سے نکال کر کے علم کے چوٹی پر پہنچا دیا. وہ صحابہ کرام جو کچھ نہیں جانتے تھے، امی تھے، مگر بڑے بڑے جو مہذب ممالک تھے ان کے سامنے تو کیوں کرنے لگے، روم اور فارس ان کے سامنے کچھ نہیں رہے. اسی حال میں، امیت کے حال میں ان کا جواب دیتے تھے. یہ نبی صلی اللہ علیہ وسلم کی داری، علمنی ربی فاحسن تعلیم و ادبنی ربی فاحسن تعلیم، ادب ہے سب کچھ سیکھا. بادشاہ کے بیٹھا ہوا تھا بدھ دیو میں، نہایت شاندار. صاحب یہ گئے ہیں، فرش ریشمی بچھا ہوا تھا، مسل لگے ہوئے تھے، گھوڑوں کو لے کے گئے، روتے ہوئے تسرے، گھوڑوں کے لگام پر ریسی کو باندھ دیا اس میں مسل کو. اس میں کسی نے کہا یہ آپ کیا کر رہے ہیں؟ हम अजमी लोग हैं, इसकी ये मजम्मत करेंगे। अजमी लोग या अरबी लोग की मजम्मत करेंगे। कहा क्या इन अहमकों को ऐसे में अपने नबी की सुन्नत को छोड़ दूँ? नहा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हरीफ, हमको हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने रेशम के पहनने से और दीवार के पहनने से मना किया, इस्तेमाल हम नहीं करेंगे। बैठा हुआ बादशाह है, वक्त बैठा हुआ है, लेकिन अपने मामूली लिबास में गए और आगे बढ़े गए। ये अपने दीन से मोहब्बत की बात है और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के कमाल की बात है। ये तालीम के भी आला मकाम पर पहुँचाया और तादीब के आला मकाम पहुँचा दिया है। अदब ज़ाहिरी क्या है, अदब बातनी क्या है, उन्होंने सीखा है। हमारे कहते एक अजीब बात कहते थे, अतहूर शफी मातृविधि में है। इस पर जो तकरीर करते थे, फरमाते थे कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने आकर के दुनिया को पाक कर दिया। अगर हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने आते तो दुनिया तहारत को समझ भी नहीं सकती थी। तहारत कहती है जिस्मानी तहारत को फरमा रहे, बातनी नहीं, जिस्मानी तहारत भी नहीं समझ सकते। तो कहते अब भी ऐसे है, उन्होंने कहा तहारत का कोई दर्ज ही नहीं है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने ज़ाहिरी तहारत को भी सिखाया और बातें कलबी, ज़ाहिरी तहारत क्या है, पेशाब का क्या है, ये क्या है, सब पूरी तालीम दिया है। और बातवी तहारत ये है कि कीना न रखूँ। फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने या बोलैया, अरे मेरे बेटो अगर तुम चाहते हो, या बोलैया अगर तुम ये करो कि तुम्हारे दिल में किसी की तरफ से कीना न हो तो ऐसा करो, है कि नहीं, सुबह करो इस हाल में कि तुम्हारे दिल में किसी की तरफ कीना न हो तो करो, शाम करो इस हाल में कि तुम्हारी तरफ से कोई कीना नहीं तो ऐसा करो। लिखा सुन्नत, ये मेरी सुन्नत है। मालूम हुआ इसे इस्तेदार कहते थे कि सुन्नत का इतला सिर्फ ज़ाहिरी अफाल पर नहीं होता, बातनी अफाल पर होता है। क्योंकि कीना बातनी फेल है, उसकी इतला की हुजूर नहीं हो फरमाया। ऐ मेरे बेटो ज़ाहिरी तहारत इस पानी से हासिल होती है और बातनी तहारत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के तालीम से होती है। बातनी तहारत अल्लाह बुखारी इमाम मुहद्दिसी कोई हदीस लिखना रहता था, वजू मतलब गुस्ल तक करते थे, दो रका नमाज पढ़ते थे तब दिखते थे। बहुत से मुहद्दिसी थे, मौलाना मातकुद्दीन साहब ने बहुत फर्क हुआ था। मैंने ये बयान किया, क्या कोई नई बात नहीं है, लेकिन पसंद किया उन्होंने। मैंने कहा कि दो तहारत की ज़रूरत है। हुजूर ने इशारा किया कि अगर तुम ज़ाहिरी तहारत चाहते हो तो वजू और गुस्ल का अहतमाम करो, और बातनी तहारत चाहते हो तो नमाज का अहतमाम करो। गुस्ल से ज़ाहिरी तहारत हासिल हुई और नमाज से बातनी तहारत हासिल हुई। अल्लाह ताला हम सब लोगों को अपने नबी की तारीफ अमल करने की तो बड़ी बरकत है, बहुत बरकत है, इस तालीम में बहुत बरकत है। मिस्री आलिम लिखता है कि तुम्हें अपने नबी के तालीमात में, उनके तालीमात में कौन सी कमी पाएगी दूसरे के तालीम को ले रहे हो। मिस्री आदमी लिख रहा है, हमारे हजरत इस पर बहुत मजा आता था, इसी सोच पर चाहे मिस्री कहे या इस्लामी कहे, एक मिस्री आदमी लिख रहा है कि इस तहजीब तमद्दुन में जिसने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जिसकी हमको तालीम दी है, कौन सी कमी तुमको नजर आई कि दूसरों के तहजीब तमद्दुन पर इख्तियार कर रहे हो। महाराज नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने ज़ाहिरी तहारत भी उन्होंने सिखाई और बातनी तहारत की कोई सवाल ही नहीं, नाम ही नहीं जानते, ये लोग क्या जाने, जंगली लोग। नबी सल्लल्लाहु अलैहि वसल्लम ने ज़ाहिर इसमें ज़ाहिरी गुनाह को भी छोड़ो और बातनी गुनाह को भी, वो क्या है देख लीजिए, तफसील हसद है, किमन है। मालूम होगा कि तहारत सिर्फ वो काफ़ी नहीं है जो आपने गुस्ल कर लिया, वो कर लिया, बगैर तहारत वो है जो कीने से पाक हो, हसर से पाक हो, किबरे से पाक हो, उसकी तरफ मुस्तकिल मेहनत की ज़रूरत है। जैसे इस तहारत के लिए पानी भरेंगे ले आएंगे तब तो तहारत आती है, कपड़ा उतारेंगे गुस्ल करेंगे, उसके लिए भी कुछ मेहनत की ज़रूरत है। बोले माने लिखा है उसके लिए कुछ थोड़ी जा पुछाने की जरूरत है, कुछ करोगे तो वो तहारत भी हासिल हो जाएगी। अभी हम लोगों ने गुस्ल किया होगी था, अगर उसके लिए भी अगर हम इरादा करेंगे तो अल्लाह ताला हमारी मदद फरमाएगा। अल्लाह ताला ही ने जब एक हुक्म नाज़िल फरमाया और दीन आसान है तो दीन के आसानी के जैसे और असबाब मुहैया किए अल्लाह ताला ने, बातनी तहार के लिए असबाब मुहैया किए। लिखा है शाह साहब ने, एक इस्तेआत मुमक्किला है, एक इस्तेआत मुयस्सरा है। हर शख्स के अंदर अल्लाह ताला ने दाइया और जज्बा बल्कि सलाहियत पैदा किया है कि वो इस्लाह करे अपने, जैसे जाहिर की वैसे हर शख्स के अंदर ये सलाहियत है। जब अल्लाह ने फरमाओ हुआ जरूर जाहिर है इसमें बात ना मालूम, जैसे जाहिर गुनाहों के छोड़ने की इस्तेआत है उसी तरह से बातनी गुनाह दोनों को साथ कहा है। ये नहीं कहा कि कुछ दिनों तक कहीं रहो तो उसके बाद जंगल में तब हासिल होगा, इसी हालत में जाहिरी तहारत भी हासिल होती है और बाहरी तहारत भी हासिल हो सकती है। मगर ज़ाहिर इसी में बात है तो कुत मुमक्कना इस्तेआत मुमक्कना हर शख्स, हर शख्स के अंदर सलाहियत है कि अल्लाह ताला से ताल्लुक पैदा करे अपनी इस्लाह करे। मौका है आप कहें बोल मुख्तसर अब क्या कहें, थोड़ी सी बात है। हज़रत बाब मोहम्मद हम साहब जौनपुर में थे, सर्दी बहुत ज़्यादा थी तो हुआ कि भाई गर्मी हासिल किया जाए तो लोग कोयला ले आए, इधर से ले आ करके कोयला ले आए। उसके बाद एक आदमी ने आग लगा दिया, अब कोयला कोयला थोड़ी ना, अब तो शोरा हो गया, रोशनी देने वाला गर्माने वाला, गर्माने वाला भी है जाही इल्म तो गर्मा देता है और बाकी इल्म शोरा बदला है। बारह वो क्या हुआ, वो कोयला क्या हो गया, शोला बन गया। गर्मी भी उसे हासिल की जाने लगे, सर्दी खत्म हो गई और गर्मी भी हासिल हो गई उसे बातनी गर्मी। फरमाया बहुत गुलमा थे, बयान करते थे बहुत खास अंदाज से, क्या मैंने कहा देखा आपने इस कोयले के अंदर आपको मालूम थी कि ये सलाहियत है, लेकिन अल्लाह ने इसके अंदर सलाहियत रखी है कि थोड़ी सी हरकत देने की इसको ज़रूरत है। जब कोयले के अंदर सलाहियत है तो रोशनी बख्शे गर्मी बख्शे तो इंसान के कल्ब के अंदर ये सिफात नहीं है, बस उसको गर्माने की ज़रूरत है। इसी वजह से साथ हमने देखा है इस्तेआत मुमक्किना सबके अंदर है लेकिन एक इस्तेआत मुयस्सरा है वह सोबत सालीन है। हरकत देने की ज़रूरत थी उसी कोयले में, क्या है एक गर्मी निकली रोशनी निकली। इसी तरीके से हर आदमी के कल्ब को अल्लाह ने सलाहियत दी है, उससे काम लिया जा सके, रोशनी का भी और गर्मी का भी। इन बराबर में दोस्तों बुजुर्गों अल्लाह ताला ने जब सभी के अंदर सलाहियत है उसके सही इस्तेआत मुमक्किना ये शासा लिखते हैं इस्तेआत मुमस्सरा सोहबत सालीन या अय्युहल्लज़ीन आमनू तक़ुल्लाह वकूनू मअ सालिहीन। हज़रत बाब अब्दुल गनी साहब फरमाते थे कि अल्लाह ताला ने दो जूस का नुस्खा भेजा है, तकवा अख्तियार करो और उसके सहूलत के लिए सोहबत सालीन अख्तियार करो, बहुत खास उनका मजबूत है। बहरहाल दोस्तों अल्लाह ताला ने ज़ाहिरी गुनाह और बातिनी गुनाह दोनों का तो उसके इस्लाह के लिए भी फरमाया। जाहिलियत का दौर था, बात यह है ऐसी जाहिलियत थी पुरुषा पुरुष का बदला लिया जाता था और हमारे यहाँ फरमाते थे इतने बदतमीज थे कि कभी रंग ढांकते नहीं थे, खुली रखते थे, इन्हें इतनी बेशर्मी थी। ये मैं हजरत सुन रहा हूँ कि इतनी जहालत थी, वो इस चीज़ को ढांकने की जरूरत ही नहीं समझते थे, बिल्कुल नंग ढल रहते, कोई तहजीब ज़ाहिरी थी और न बाजवी थी। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने दोनों लिबासों से मुज़य्यन कर दिया, लिबास ज़ाहिरा और लिबास बातिना, तहारत ज़ाहिरा तहारत बातिना, सब पाक नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत। आज रबी अव्वल का महीना है, उसके मुनासिब है रबी शादाबी लाने वाला ये महीना है, दुनियावी लिहाज से भी और दीनी लिहाज से भी। एक बाहर का मौसम आता है इसी तरीके से ये रबी लिहाज शहर फिर इस्लाम में फलू रबी उन फिर रबी دوست جو اللہ تعالیٰ ہم سب لوگوں کو نبی کریم صلی اللہ علیہ وسلم کی تعلیمات سے, ایسی تعلیمات جو جاہلوں کو, ان پڑھوں کو پڑھا ہوا بنا دیا, جاہلوں کو بالکل بد اخلاقوں کو خوش اخلاق بنا دیا, انک لعلی خلق عظیم کا پڑھ کو پورا پورا رکھ دیا. وہی تو معلماً حضور نے فرمایا ہے, مالی حضور صلی اللہ علیہ وسلم کو تعلیم سے شروع کیا, اقرأ بسم ربک, تعلیم سے شروع کیا اور یہ کہہ دیا کہ یہ تعلیم صرف علمی ظاہری نہیں ہے بلکہ ہم نے آپ کو خلق عظیم کو پیدا کیا, علوم بھی کامل اور اخلاق بھی کامل, انہی دونوں آدمی سے کمال ہوتا ہے. محض علم کافی نہیں ہے, اس علم کے ساتھ اگر میرے دوستو نفس کا تزکیہ ہے, نفس کی اصلاح ہے, اس کی درستگی ہے, یہ با کمال ہے. علم نافع ہے, اللہ ہم سب کو ایسے علم سکھاتے ہیں. بدر الظاہر ظاہری گناہ کو بھی چھوڑ, آج امت کہاں جا رہی ہے, ہمارے جوان کدھر جا رہے ہیں, تصور بھی نہیں ان کو گناہوں کا, ان گناہوں کو یاد دہانی کی ضرورت ہے. علماء کہاں جا رہے ہیں, ذرا معصوم خواجہ محمد معصوم فرماتے ہیں, میں جوانان مجتہدان سے کہتا ہوں کہ اپنے تم ضروری چیزوں کو, قیمتی چیزوں کو, یہ خصیص چیزوں پر کیوں نثار کر رہے ہو؟ بہت اچھی ہے, تمہارے پاس اللہ نے ایسی قوت دیا ہے کہ تم سب کچھ بن سکتے ہو, یہ تم نے جاہلوں کی صفات کو اختیار کرتے اپنے کو تباہ کر دیا. بہت اچھے انداز سے خواجہ محمد, میں اپنے جوانوں سے کہتا ہوں کہ اپنی نفیس چیزوں کو, ایک لذیذ چیزوں پر کیوں نچھاور کر رہے ہو؟ ان کو اللہ نے قوت دیا ہے, لیکن توجہ کی ضرورت ہے. ظاہری گناہ ہے, بات حسد ہے, کینہ ہے, منصاف. میں نے کینیڈا میں تقریر کی, ایسی حسد کینہ کا وغیرہ, تو مجھے عبداللہ کافوری ہوئی تھے, تو میں نے کہا مولانا آج میں تیسے بات بیان کیا, یہ لوگ کہیں گے کہاں ہے کینہ کا بڈو کبر وغیرہ کی بات شروع کر دیا. کہا تو انہوں نے کہا کہ آج ہی تو اچھا بیان ہوا ہے. میں کہا ٹھیک ہے, یہیں سے سب سپلائی ہوتا ہے, ہم لوگ ملکوں میں تو انہیں سب چیزوں انہیں لوگوں سے سپلائی ہوتا ہے. ٹھیک ہے, اچھا کیا بیان کر دیا. ماں جتنا کا ہو جی بارہ, اللہ تعالیٰ نے ہم کو ظاہری طہارت کا بھی حکم دیا ہے اور باطنی تھا اس کا بھی خیال کرنا. اللہ تعالیٰ ہم سب لوگوں کے قلوب کو صفائی سے مزین فرما دے. اللہ طاہر قلبی عن غیری, عمدہ دعا مولانا. اللہ طاہر, ماں صدیق صاحب نے پوچھا حضرت سے نصیحت, ماں صدیق صاحب نے حضرت نے یہی دعا مطلب, اللہ طاہر قلبی عن غیری و نوبد قلبی بیرور مار بنے, یہی حضرت صدیق صاحب. اللہ طاہر قلبی, اے اللہ ہمارے قلب کو اپنے غیر سے پاک کر دیے, ہمارے قلوب کو نور معرفت سے منور فرما دیے نور. اللہ تعالیٰ اپنے فضل و کرم سے ہم سب لوگوں کو نبی کی ظاہری تعلیم سے اور باطنی تعلیم سے فتبعونی, کہ مطلب امام محمد صاحب نے بتایا تھا میں نے شروع میں, فتبعونی فی سنن ظاہر, وہ کہتے تھے, حالانکہ عالم نہیں تھے لیکن یہ کہتے تھے, فتبعونی اتباع کرو, فی ظاہری سننے, فی سنن ظاہرہ و سنن باطنہ, سنن ظاہری سے بھی پاک کیجیے اور سننے باتیں سے قلوب کو منور کروا دیے. بچہ یہ باتیں بھی آنی چاہیے, انہیں بیان ہونا چاہیے, ان کو چھوڑنا نہیں چاہیے مولوی لوگوں کو. یہ حضرت کی بات نقل کر رہا ہوں, صورت چھوڑنا نہیں چاہیے, آپ چھوڑیں گے یہ تعلیم نصیب منسیاں ہو جائے گی. اس وجہ سے ہمارے ذمہ ظاہری ہے, ظاہری علوم کی اشاعت اس کے ساتھ باتیں علوم کو بھی اور باتیں انوار کو بھی اسے امت کو آگاہ کرتے رہنا چاہیے. سب کے اندر صلاحیت ہے, ہر آدمی اصلاح کر سکتا ہے, ہر وقت آدمی نے جب نسبت اللہ فرض ہے, خود ثابت دلوقتان لکھتے ہیں جسے نماز فرض ہے اسے اخلاق بھی فرض ہے دلوقتان کے لیے. جیسے ظاہری علوم ضرورت, اسے باطنی علوم کی بھی ضرورت ہے معلوم کرنا. اللہ تعالیٰ ہم سب لوگوں کو توفیق دے. مختصر نے کہہ دیا, ہم نے جو کچھ تھوڑا سا جو ذہن میں آیا کہہ دیا. اللہ تعالیٰ مجھے بھی عمل کی توفیق دے, میں لوگوں کو بھی. اللہ تعالیٰ ہمارے قلوب کو اپنے نور سے منور فرما دے, اللهم طهر قلبي عن غيرك ونور قلبي بنور معرفتك. لا ترى توفيق اللهم إني أسألك التوفيق لمحافظك من الأعمال وسبك التوكل عليك وحسن الظن بك. ربنا تقبل منا إنك أنت السميع العليم برحمتك يا أرحم الراحمين.